Bien, bien, estamos a bien, que el tema es vamos a seguir. Yo voy a hacer el global para el sistema de esta que están disparadas. Esta que están en el parto de la दुआ पढ़ते हैं। दुआ पढ़ो इसके बाद पर जो है नए कामों का खत्म होता है। आपसे कमी हो जाए वो कमी हो गई वो माफ हो जाए, सही हो गई वो कबूल हो जाए। بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم ما دي اسمك الرب وكرم This effort of being and this gathering for the sake of Allah Subhanahu wa Taala, we ended with dua and istighfar. With dua and with istighfar, we ask Allah Ta'ala for forgiveness. Ending a very good amal, we make with istighfar and dua, and we give the example of salat. At the end of salat, we make istighfar and then dua also. So just like the end of salat or at the end of salat, we do both these things. Our gathering here for the kingdom of Allah Ta'ala is salat. We also end it with istighfar and dua. What is the purpose of this? So that whatever good deeds we did, we ask Allah to accept them, and the shortcomings that we did in our good deeds, we ask Allah that He should forgive them. Dua hamari ibadat bhi hai aur khuda ki ibadat bhi hai. Dua mein dono pehlu hai. Dua hamari ibadat hai aur khuda ki ibadat bhi hai. Kyunki baghair khuda se dua nahi mang sakte. Dua kisse mangi jayegi? Ek Allah se. عبادت ہے عبادت اللہ ہی کی ہوگی اللہ کا دعا کہ دعا عبادت ہے کہ اللہ نے ہم کو دعا مانگنے کا حکم دیا اور دعا ہماری حاجت بھی ہے تو دعا میں دونوں کہہ دو کہ دعا مانگنے کا ثواب نہیں ملے گا اور دعا سے مراد بھی کوئی ہو And my dear brothers and others, this dua that we are making, dua asking Allah subhanahu wa ta'ala is on hajat and also on ibadat. Hajj means dua is our need. Dua is the need that we have to make dua to Allah. In the same time, it is ibadah, it is worship of Allah subhanahu wa ta'ala. Both of these angles or both of these aspects are involved with dua. Because dua is an ibadah, and ibadah can only be, and dua can only be made to Allah subhanahu wa ta'ala. You cannot make dua to where Allah. But dua is only to Allah subhanahu wa ta'ala, only one Allah. This is the haqq of Allah that we do in ibadah. This is the haqq of Allah that we make dua to Allah. Similarly, in this dua, there is our need, there are the hajj. So not only doing it sawab and doing it ajr and the reward for making dua, but we also get our need fulfilled through dua. Allah ko dua mangne wala pasand hai, na mangne wala pasand nahi. Allah subhanahu wa ta'ala loves the person who makes dua and Allah subhanahu wa ta'ala dislikes the person who does not make dua. Dua mangne ka hukam diya hai aur qabool karne ka vaada kiya hai. Allah subhanahu wa ta'ala has given us hukam. Allah subhanahu wa ta'ala has ordered us to make dua and ask from him. And Allah subhanahu wa ta'ala has promised that he will qabool and he will accept the dua. Isliye har musalman ki dua qabool hoti hai. That is why the dua of every Muslim is accepted. کیونکہ اللہ نے مسلمانوں کو دعا مانگنے کا حکم دیا ہے Why? Because Allah سبحانہ وتعالیٰ has ordered the Muslims to make dua اور قبول کرنے کا وعدہ کیا ہے And Allah سبحانہ وتعالیٰ has given a wada or a promise to accept the dua اس میں یہ نہیں کہا کہ پرہیزگار ہوگا تو ان کی دعا قبول کریں گے گنہگار ہوگا تو رد کریں گے ایسا نہیں ہے It's not only that if the person is pious and accepting that Allah will accept his dua and if the person is sinful, his dua will not be accepted or responded to. اس لیے دعا مانگنا نبیوں کی خاص سنت ہے That is why making dua is one of the خاص and specific and special sunnah of the Anbiya. اور دعوت ان کا خاص عمل ہے And دعوت is one of the special عمل and actions of the Anbiya. پھر ان کی زندگی میں دین کی دعوت ہوتی ہے اور دعا ہوتی ہے In their life there is the دعوت calling people towards Allah and there is dua for Allah. ہمیں بھی یہی کرنا ہے This is something that you also want to do. کہ دعوت کو سیکھنا ہے اور دعوت دینی ہے اور پھر دعوت کے کام میں حالات آتے ہیں تو اس کے لیے اللہ سے دعا مانگ کے مدد مانگنی ہے. And this is what we have to do. We have to keep the dawah. We have to learn the effort of dawah. And while we are making the effort of dawah, there will be halat, there will be difficulties, there will be hardships. When we face these hardships, we make dua to Allah. Dua ki do haisiyat hai. Dua maqbool bhi hoti hai, mehfooz bhi hoti hai. There are two types of dua. One is dua which is maqbool, accepted, and then one is dua which is mahfooz, which is protected. جس بندے کے بارے میں اللہ یہ دیکھیں گے کہ اس کو ابھی دے دینا ہے تو اس کی دعا بھی قبول ہو جائے گی, اس کو اس سے ملاقات مل جائے گی. Sometimes Allah سبحانہ وتعالیٰ in His knowledge and to himself, Allah decides that this person's dua will be accepted, will be given to him immediately, will be given to him now. This is a maqbool dua. جس دعا کے بارے میں کہ ابھی نہیں دے رہے تو اس کو روک لیں گے, محفوظ رکھیں گے. And though that dua which a person asks Allah, but Allah decides that I will not give it to him now, but rather I will keep it mahfooz, I will keep it protected with me, this dua. Then when Allah subhanahu wa ta'ala sees fit that this is appropriate or beneficial, then at that time Allah will give it or accept it. Ye sab ke saath hai. This is for everybody. Musa ne Firaun mein Firaun ke halaat ke liye dua mangi. ہارون علیہ السلام نے آمین ان یہ دعا ہوئی ربنا تسلام والم کہ اللہ انہیں ہلاک کر دے, تو لیکن اس کی قبولیت ظاہر ہوئی 40 سال کے بعد. Destroy Fir'aun and save us from Fir'aun, and Dawood alayhi salam is making Ameen, saying Ameen to this dua. Allah did not reveal or make that dua come into existence immediately, but rather 40 years later, this dua was accepted. تمہاری دعا میں نے قبول کر لی ہے, تم کو جو کام دیا ہے تو مجھ پر قائم رہو, یہ حکم دیا. اور دعا کی قبولیت 40 سال کے بعد ظاہر ہوئی, 40 سال کے بعد وہ مرا ہے. اللہ سبحانہ وتعالیٰ The manifestation of that dua or the dua came into existence 40 years later when Pharaoh died at that time. Isliye dua mang kar koi jaldi na kahe. That is why we should not be hasty in our dua and expecting that our dua should be accepted immediately. Balki dua mangta rahe. But rather we should keep continuously making dua to Allah subhanahu wa ta'ala. اپنے رب پر اللہ اس کی قبولیت ظاہر کرے گی. اللہ سبحانہ وتعالی وحید کی صفت وحید ڈیزائن اللہ سبحانہ وتعالی will manifest the result of that dua. یہ تو دعا کے بارے میں سمجھنا چاہیے. This is something we have to understand about dua. اس لیے ہماری ذمہ داری ہے کہ اپنا کام بھی کریں اللہ سے دعا بھی مانگیں. That is why it is our responsibility that we keep on making our effort at the same time we keep continuous in our dua. ہمارے کام دو طریقے کے ہیں. Our work is in two ways. ہم اجتماعی طور پر اپنے دین کے مددگار بنیں. In a collective manner we should become helpers of our deen. سب کے سب دین کے مددگار بنو, یہ اللہ نے حکم دیا ہے. یا ایھا الذین آمنوا کونوا انصار اللہ. تم سب کے سب اپنے دین کے مددگار بنو. Allah SWT has ordered this, that collectively, Ya Ayyuhallazina Amanu, Kunu Ansar Allah, that all people of Iman, you should all become helpers and assistants of the deen of Allah SWT. Yani deen sikho, deen sikhao, aur deen sikhne ki daawat do. Meaning, learn deen, practice deen, and give daawat to learn the deen, also practice the deen. Nusrat karne ka hukam diya. Allah SWT has given the hukam and order of making nusrat. Nusrat kisko kehte hain? نصرت کا اصلی ترجمہ عربی زبان میں پانی دینے کو کہتے ہیں, جیسے کسی کو پانی دیتے ہیں. The original meaning of Nusra in the Arabic language means to give water direct to the crops, to the pond, to the plant. ظاہر بات ہے کہ پانی دیا ہے تو ہلدی رک جائے گی. Because if water is given to the crops in the field, then everything will grow. Without water, nothing can grow in the forest. Whatever vegetables, whether wheat or barley, whatever it may be, all of them need water. Water needs to be given. इसी तरह दीन की नुसरत करनी पड़ेगी. That is why we have to make in the same way we have to make nusrat of the deen. नुसरत करेंगे तो दीन को पानी मिलेगा. If we give nusrat to the deen, then the deen will get water. और ये पानी सब दे. And everybody has to give this water. क्योंकि दीन सब पर है. Because deen is for everybody. और इज्तिमाई जिंदगी में हम अपने दीन के मददगार बने. So in the collectively we are helpers of the deen of Allah. जो तकाजा है वो कबूल करें. Whatever takaza that is given to us, we accept it. फायदा ये है कि जो हजरत बड़े हैं वो तकाजे पैदा करेंगे और ये तकाजे डाले जाएंगे अपने साथियों पर, वो साथी उन तकाजों को बढ़ाएंगे. The rule is, the principle is that the elder, they will create a takaza and present this takaza or this demand to the younger or the minor and they will fulfill this takaza. नबूवत का यही तकाजा था, नबी तकाजे पैदा करे और उम्मत तकाजे पूरे करे. This is the same way Nabuwat works. The Nabuwat, Nabi makes the taqaza and the Ummah fulfills the taqaza. आज भी यही बात है. Similarly, it's today also. इस तरीके से नुसरत का अमल पूरा होता है. This is the way that the work of Nusrat is completed and fulfilled. तो हम इज्तिमाई तौर पर अपने दीन के मददगार बने. So collectively we have to become helpers of the deen. इंफरादी तौर पर क्या करेंगे? इंफरादी तौर पर हर आदमी अपनी इंफरादी जिंदगी में नबी की सुन्नतों पर अमल करे. Every person individually should follow the sunnah of Rasulullah sallallahu alaihi wasallam. घर से निकलने की क्या सुन्नत है? वो इसके जिम्मे है. How to leave the house in the sunnah manner, this is my responsibility. रोज घर से निकलता है. Because a person leaves his home every day. घर में दाखिल होने की क्या सुन्नत है? What is the sunnah of entering the home? तो रोज घर में जाता है. Because every day he goes to the home. मस्जिद में दाखिल होने की क्या सुन्नत है? What is the sunnah of manner of entering the masjid? रोज मस्जिद में जाना होता है. Every day he goes to the masjid. निकलने की क्या सुन्नत है? रोज निकलना होता है. Every day he has to know the sunnah of entering the masjid because every day he is leaving the masjid. रोज रोज के काम में भी सुन्नत नहीं करेंगे तो कभी कभी कामों में कब सुन्नत करेंगे? So those things which we do every day, if you do not follow the sunnah in those activities which we do every day, how can we follow the sunnah in those activities which we do not do every day, which we do every once in a while? इसलिए हमारा काम का ये तरीका है कि इस्तेमाली तौर पर हम अपने दीन के मददगार बनेंगे. बताइए क्या तकाजा है, बताइए क्या तकाजा है, हम मददगार हैं. हमारा मान जान इसीलिए. That is why the tarkib of this work is collectively to ask who are the brothers ready or what taqaza they will take. This is the collective manner of this work. Insanani tor par, insanani tor par, matlab apni zindagi nabi ki zindagi se milayenge. And individual on an individual basis, I have to make my individual personal life match the lifestyle of Rasulullah sallallahu alaihi wa This is the hukum and order of Allah. कोई तबलीग वालों की बात नहीं है. This is not just the talk of the tabligh people. बल्कि हुक्म है. This is the order of Allah. अपनी जिंदगी को नबी की जिंदगी से मिलाओ. That I must make my personal life and like the lifestyle of Rasulullah sallallahu alaihi wasallam. क्योंकि अल्लाह नबी के तरीके को कभी रद्द नहीं करेगा और नबी के तरीके के खिलाफ होगा कभी नहीं कबूल करेगा. Because Allah subhanahu wa ta'ala will always accept the tariqah of the Prophet sallallahu alayhi wa sallam and Allah subhanahu wa ta'ala will never accept anything against the way of the Prophet sallallahu alayhi wa sallam. So our collective life should be a life or a nusrat, a tawfiq. दीन के मददगार माने जहाँ दीन का काम हो रहा है वो हमारा काम है. हम कोई इलाका वाले नहीं है. जी हाँ, ये हम कोई बॉर्डर वाले नहीं है. पूरी दुनिया हमारे लिए है मैदान. We are helpers of the deen of Allah subhanahu wa ta'ala. We are not restricted to borders or ethnicity. Anywhere that the work of deen is going on, we will help them. कभी भी दीन का काम हो रहा है वो हमारा है. Whatever the work of deen is going on, this is our work, this is our helping. इलाकाइयत, कौमियत, रंगियत, ये सब खत्म. This ethnicity or country or language or color, this is our thing. बल्कि सब के सब आदम की औलाद है और अल्लाह के बंदे हैं. Everybody is the son of Adam, the children of Adam, and the children of Allah. Adam ki aulaad hone ki wajah se koi farak nahi hai. Because we are all the children of Adam, there is no difference between us. Aur Allah ke banda hone ki wajah se sab zimmedar hain. And because we are all born in the stage of Allah, we are all responsible and obligated. Ye matlab hai la ilaha illallah ka. This is the meaning of la ilaha illallah. Ye Allah ke bande hain, Adam ke aulaad hain. We are the children of Adam and we are the slaves of Allah. इसलिए हम अपने दीन के पाबंद भी हैं, अपने दीन के मददगार भी हैं। We are pabandh, we are obligated to fulfill the law of the deen, at the same time we are helpers of the deen. और उसका मतलब ये है कि इस्तेमाई जिंदगी में हम अपने दीन के मददगार बनेंगे और अपने अपने इंतजारी जिंदगी में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल करेंगे। More exactly, in the collective manner, we will be all helpers of the deen of Allah. In our individual life, we will make our life like the lifestyle of Rasulullah sallallahu alaihi wasallam. अल्लाह के रास्ते में निकल कर उसको सीखेंगे। We will go in the path of Allah subhanahu wa ta'ala to learn this. सिखाएंगे दूसरों को। And we will also teach this to others. जो जानते हैं वो हरकत करेंगे तो दूसरों को सिखाएंगे, जो नहीं जानते हैं वो हरकत करेंगे तो वो सीखेंगे। The people who know that they make harka and they move and they will go in the path of Allah, they will be able to teach those who don't know. But the people who don't know, they will make harka and go in the path of Allah, they will be able to learn. हरकत का ये मतलब है कि हम हरकत करेंगे या सीखने के लिए या सिखाने के लिए या इनकी दावत देने के लिए। This is the meaning of harka or moving or going in the path of Allah. Either we are going to teach or to learn or to explain to the people how to learn. क्योंकि खाली सीखना फायदा नहीं देगा। Just roaming or just moving will not be helpful. खाली चक्की फिरे तो क्या फायदा है? If the grind wheel is empty and there is nothing inside, just for the grind wheel to move will not produce any wheat. बल्कि चक्की आटा दाना लेती है, आटा देती है। But if the grinding stone does take the wheat, the seeds of wheat and becomes a nation of flour. इस्लाम की मिसाल चक्की से है। The example in Islam is like a grinding stone, the चक्की। लेना लेना। लेना लेना, taking and giving. क्या लेना देना? दीन लेना देना। What are we taking and giving? What is the लेना देना? Taking the deen and giving the deen. दीन दानों से दीन लेंगे, इन दीनों को दीन दो। Take the deen from those who have deen, the deendar people, take it from them, and those who do not have deen, give it to them. This is tabligh. This is tabligh. Through tabligh, we have reached. This tabligh means to convey, to make people believe in Islam. What can they give to them? This is how we pray. जानने वालों से लो और जानने वालों को दो. By taking from those who know and giving to those who do not know. ये लोग जिक्र का भी यही मतलब है. This is the purpose of this jikr as well. इसलिए इन नंबरों को खूब समझना है. That is why these points that we discussed, we have to really understand that. छह नंबर असल है इस्लाम में. The six points are the basis of this world. इसको समझना समझाना उम्मत को हमारे जिम्मे है. To explain this to the ummah, this is our responsibility. छह नंबर है असल. This is the basis and foundation. दावत के लिए, दीन की नुसरत के लिए ये असल है. For dawat and for the nusrat of the deen, this is the foundation and basis. इसलिए इसको अच्छी तरह समझना अच्छी तरह समझाना ये निकलने का मकसद है। That's why we have to really understand it ourselves and understand it also explain it to others as well. इन छह नंबरों में काफी चीजें आ गई है। In this six point, many things have been included in that. इसलिए ऐसा नहीं कि बस जोर देना है कि इन छह नंबर जिंदगियों में आ रहे हैं उम्मत में आ रहे हैं। That's why we should try to stress that if we bring these six points, explain to people that if we bring these six points and call it into our life, you'll be easy for us to follow the entire Islam. इसलिए काम को समझना समझाना दोनों जरूरी है। That's why we have to understand the work ourselves and we have to explain the work properly also. फिर उसके लिए दुआएं मांगना है। And then we make dua to Allah. काम करके दुआ मांगना। After making effort, we make dua. और दुआ मांग के काम करना। And after making dua, we make effort. तो दुआ दुआ हमारा हथियार है, दुआ हमारा सामान है। इसलिए हमको दुआएं सिखाई हैं, दुआ मांगने का हुक्म दिया है, कबूल करने का वादा दिया है। That's why dua has been taught to us and the promise has been made about making dua. इस्तेमाई दुआ इसलिए मांगी जाती है ताकि इंतजारी तौर पर हर एक दुआ मांगना सीखे। We make dua इस्तेमाई collectively. So that the Quran is literally we learn how to make dua. रोज़ रोज़ इस्तेमाई दुआ नहीं होगी।

اغفر يا رب لجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منهم والاموات ولاخواننا الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غلا للذين امنوا ربنا انك رؤوف رحيم. اللهم اشرح صدورنا للاسلام، اللهم حبب الينا الايمان وزينه في قلوبنا وكره الينا الكفر والفسوق والعصيان. اللهم اجعلنا من الراشدين، اللهم اجعلنا من الراشدين، اللهم اقبل بقلوبنا الى دينك واقبل بقلوب جميع المسلمين الى طاعتك. اللهم ان قلوبنا ونواسينا وجوارحنا بيدك لم تملكنا منها شيئا، واذا فعلت ذلك بنا فكن انت ولينا واهدنا الى سواء السبيل. اللهم كن انت ولينا واهدنا الى سواء السبيل. اللهم كن انت ولينا واهدنا الى سواء السبيل. اللهم اعط نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها. اللهم الهنا مراكز امورنا واعيذنا من شرور نفوسنا. اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم فجعلنا منهم. اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم فجعلنا منهم. اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم واجعلنا منهم. اللهم أجل الإسلام وأنصارا وأذل الشرك وأشرارا. اللهم أذل الشرك وأشرارا. اللهم أذل الشرك وأشرارا. إنا نجلوك في نحورهم ونعوذ بك من شرورهم. رحمتك نرجو فلا تكلنا إلى أنفسنا طرفة عين ولا تنزلنا صالح ما أتيتنا. اللهم آتنا أفضل ما تؤتي عبادك الصالحين أفضل ما تؤتي الناس من المال والأهل والولد غير ضال ولا مضل. وجعل الحياة زيادة لنا في كل خير وجعل الموت رحمة راحة لنا من كل شر. يا الله ہماری مغفرت فرما، يا الله ہماری مغفرت فرما، اس مجمع کی مغفرت فرما، پوری امت کی پوری مغفرت فرما، يا الله امت کی مغفرت فرما. ہم پوری کی پوری امت تیرے دین کے بارے میں کمزور بات ہیں، ہم اپنے لیے پوری امت کے لیے معافی کی درخواست کرتے ہیں. اے اللہ ہماری پوری امت کی پوری مغفرت فرما، امت پر سبھی ناراضگی کو اٹھا لے، پوری امت کو اپنے رضا والے راستے پر ڈال لے. اے اللہ امت کی صلاحیتوں کو دین پر لگا لے، امت کی صلاحیتوں کو برباد ہونے سے بچا لے، امت کی صلاحیتوں کو برباد ہونے سے بچا لے. امت کے مالوں کی، جانوں کی، آبرو کی، ان کے دین ایمان کی، ان کے معاشرت کی، یہ اللہ تو پوری پوری حفاظت کرنا، پوری پوری حفاظت کرنا. ہر پیر سے مالا مال فرما، ہر گھر سے، ہر کتنے سے، ہر بالا سے، ہر ایمانی سے ہماری اور پوری امت کی پوری دین کی حفاظت کرنا. جس عالی مقصد کے لیے اللہ نے اس امت کو وجود دیا ہے، پوری امت کو اس مقصد کی طرف رہبری فرما دے، جس مقصد پر پوری امت کی صلاحیتوں کو لگا دے. ایک امتی کو بھی محروم نہ کرنا، ہر ہر امتی کو یا اللہ اپنے دین سے اور دین کی محنت سے اور دین کے دیکھنے سے چلانے سے سرفراز فرما. جتنی خیر جناب رسول اللہ صلی اللہ علیہ وسلم مانگی ہے وہ ہمیں بھی عطا فرما دے. جتنی ضرور سے پناہ مانگی ہے ان تمام ضرور سے ہماری اور پوری امت کی حفاظت فرما، ہمارے پریشان حالوں کی پریشانیاں دور فرما، ہمارے بیماروں کو ٹھیک عطا فرما، ہمارے محتاجوں کی مدد فرما، ہمارے قرضداروں کو قرضوں میں سے نجات دے. لال پاک روزیوں کے دروازے امت تک کھول دے، حرام کے رزق سے پوری پوری حفاظت فرما. دین کی جتنے تقاضے ہیں اور جتنے مشورہ مشورے ہوئے ہیں ان تمام میں برکت عطا فرما، اس کو عافیت کے ساتھ، قبولیت کے ساتھ پورا فرما، اور پورے عالم میں حق اور ہدایت کے عام مجھے بدلیا فرما. اے اللہ جن بھائی اور دوستوں نے دعاؤں کے لیے کہا لکھا ہو ان کی جائز مرادیں پوری فرما، رکاوٹوں اور دشواریوں میں آسانی پیدا فرما. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. اللهم انا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك يا رب من شر ما سألك منه نبيك محمد صلى الله عليه وسلم. انت المستعان وعليك الولاد، ولا حول ولا قوه الا بالله العلي العظيم. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا يا مولانا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه. برحمتك يا رب.